हामीले मनले प्रेम त गर्यौं, तर के प्रेमलाई मस्तिष्कले सोच्ने काम पनि गर्यौं त? आउनुहोस् यो पटक सँगै बसेर सोचौं अनि सुनौं मज्जा मज्जाका प्रेममय कविता। प्रेम दिवसको अवसरमा बहकिने मनको प्रस्तुति प्रेमका कुरा। वक्ताहरू तुलसी दिवस, सुबिन भट्टराई र मोमिला। कविहरू श्रवण मुकारुङ, शकुन्तला जोशी, रावत, स्वप्नले स्मृति, हरिमाया भेटवाल, विमला तुम्खेवा, नवराज पराजुली, केशव सिलवाल, चन्द्रवीर तुम्बापो लगायत। फागुन 2 गते दिउँसो 2 बजे बाल्मीकि क्याम्पस प्रदर्शनी मार्ग काठमाडौँमा। प्रवेश निशुल्क।